संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा निकुञ्जभित्र तैनाथ सेनाको गण र गुल्म परिवर्तन भए लगतै चितवनमा गैंडा शिकार शुरू भएको छ। शुक्रबार मध्यरातमा तस्करले गोली हानेर गैंडा मारेपछि घटनामा संलग्नहरूको खोजी गर्न काठमाडौँबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोली चितवन नै आएको छ। विक्रमसम्म 2069 सालको फागुन 5 गते यता चितवन निकुञ्जमा चोरी शिकारीका कारण गैंडा मारेको यो पहिलो घटना हो। विक्रमसम्म 2070 सालभर चोरी शिकारीले गैंडा नमारेको भनेर चितवन निकुञ्जले केही दिन अघि मात्र वन मन्त्री ल्याएर सौराहामा भव्य कार्यक्रमको आयोजना गरेको थियो। निकुञ्जको पश्चिम क्षेत्र धुवा र सुखीभारको बीचमा मध्यरातमा गोली चलेको आवाज सुनिएको थियो। सेनाको टोली तत्कालै खोजतलासमा गए पनि शनिबार बिहान निकुञ्जभन्दा बाहिर जगतपुर गाविसको वडा नम्बर 2 र 7 को सिमाना मध्यवर्ती क्षेत्रमा खागविहीन मरेको गैंडा फेला परेको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो। प्रस्तावित दोबान मध्यवर्ती सामुदायिक वनभित्र फेला परेको मृत गैंडा अन्दाजी 25 वर्षको भाले भएको निकुञ्जले शनिबार निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ। गैंडाको पोस्टमार्टम गर्दा आँखा र कानको बीचमा 303 बन्दुकको गोली फेला परेको निकुञ्जले जनाएको छ। घटनास्थलमा बनचरो र त्योभन्दा केही पर 303 का 5 गोली पनि भेटिएका छन्। चितवन निकुञ्जका सुरक्षाका लागि एउटा गण र एउटा गुल्ममा गरेर झण्डै 1100 नेपाली सेना खटेको छ। 3 वर्षदेखि तैनाथ गण र गुल्म 6 दिन अघि मात्र परिवर्तन भएका हुन्। निकुञ्जको चितवन र मकवानपुर खण्डमा तैनाथ नन्दबक्स गणको सट्टा श्रीजङ गणले हाल त्यहाँको सुरक्षा व्यवस्था सम्हालेको छ। त्यस्तै नवलप्रासीको क्षेत्रमा तैनाथ रणदल गुल्म पनि परिवर्तन भएको छ। मध्यरातमा निकुञ्जभित्र पसेर गोली चलाएको घटना यसअघि भएको थिएन। चोरी शिकारीहरूले सुरक्षाकर्मीहरू नयाँ आएको मौका छोपेर सक्रियता बढ़ाएको घटनाक्रमले देखाएको छ। केही दिन यता निकुञ्ज नजिकका सामुदायिक वनहरूमा पनि गैंडा मार्ने धराप र बन्दुकहरू बरामद भएका थिए। सुरक्षा सक्रियता नबढ़ने हो भने यो बेला गैंडा थप जोखिममा रहेको भन्दै संरक्षण कर्मीहरू चिन्तित बनेका छन्। केही दिन अघि मंगलपुरको सेतीदेवी सामुदायिक वन क्षेत्रमा बन्दुक र गोली समेत बरामद भएको थियो। नयाँ गण र गुल्मले प्रभावकारी रूपमा काम गर्न नसक्ने आकलन गरेर तस्करहरू सक्रिय बन्ने खतरा रहन्छ। पुरानो गण र गुल्मका सबै सुरक्षाकर्मी विदा हुनुभन्दा 3-4 महिना अघिदेखि नयाँ गण र गुल्मका सुरक्षाकर्मीहरू आएर निकुञ्जको माहौल र सुरक्षा अवस्थाबारे घोलमेल हुने परिपाटी रहेको हुन्छ। सुरक्षा प्रबन्ध चुस्त हुँदाहुँदै पनि दुःखद घटना भयो, अब अझै सक्रियताका साथ लाग्छौ, साग संरक्षण अधिकृत तथा सूचना अधिकारी पौडेले भन्नुभयो। निकुञ्जमा सुरक्षा अवस्था कमजोर हुँदा वा निकुञ्ज प्रमुख र सुरक्षा निकाय परिवर्तन हुँदा तस्करहरू सक्रिय हुने गरेको घटना छन्। यसअघि 26 महिना पहिले गैंडा मर्दा निकुञ्जका प्रमुखहरू चाँडो चाँडो परिवर्तन भएको अवस्था थियो। तस्करहरूले खाकका लागि निकुञ्ज वरपर बस्नेहरूलाई प्रयोग गरेर गैंडा मार्न लगाउने गरेको भेटिएको छ। गैंडा मारेमा वा त्यसको अंगको कारोबार गरेमा 50,000 रूपियाँदेखि 1,00,000 रूपियाँ जरिवाना वा 5 देखि 15 वर्षसम्म कैद अथवा जरिवाना र कैद दुवै हुने कड़ा कानूनी प्रावधान रहेको छ। तर यो कानूनी प्रावधानबाट बेखबर स्थानीयलाई उक्साएर तस्करहरूले गैंडा मार्न लगाउने गरेका छन्। प्रधानमन्त्री सुशील कोइरालाले चितवनको विकासमा चासो देखाउनु भएको छ। प्रधानमन्त्री कोइरालालाई भेट्न काठमाडौँ पुगेका चितवनका प्रतिनिधि मण्डलसँग उहाँले चितवनको क्षेत्र नम्बर 4 लाई केन्द्रमा राखेर समग्र चितवनको विकासका लागि योजना अघि सार्नुपर्ने आवश्यकता ल्याउनुभयो। मैले चितवनका विभिन्न योजनाहरू विकासका लागि प्रस्ताव गरेको छु, प्रधानमन्त्री कोइरालाले भन्नुभयो। चितवनको विकासको जिम्मा मलाई छोड्नुहोस्। पश्चिम चितवनको पटियानीसम्मको सड़क सुधारका लागि बजेट विनियोजन गरिएको, भरतपुरबाट चनौली सड़कका लागि सुधार योजना अघि बढ़ेको पनि उहाँले जानकारी दिनुभयो। गुञ्जनगरको गाजीपुरमा नारायणी नदी तटबन्ध, चितवन क्षेत्र नम्बर 4 मा 25 शैयाको अस्पताल निर्माणका लागि पनि सम्बन्धित निकायलाई योजना बनाई कार्यान्वयन गराउन निर्देशन दिएको पनि बताउनुभयो। चितवनको विकास गर्ने भनेर मैले चितवनबाट चुनाव जिते, अहिले यो क्षेत्र छाडे पनि मेरो दायित्व उत्तिकै हो, प्रधानमन्त्री कोइरालाले भन्नुभयो। गएको संविधान सभाको निर्वाचनमा कोइरालाले चितवन क्षेत्र नम्बर 4 बाट जिते